सोधामालाई मनाको धानी पाउनेमा छैनौ म जस्तो कोही केटो सोधामालाई आमा म जस्तो कोही केटो सोधामालाई आमा म जस्तो कोही केटो सोधामालाई टोपी शिरमा मेरो कमरमा पेटी मान्छे हेर्दा केटा केटी पुरा गर्छौ जेठी हामी जस्तो पाउँदा अरू भेट्छन् मरी मेठी भोलि पुरा गर्छु तिम्रो माइतीलाई भेटी ए होइन भने कलिलो तामालाई एउटा घर जोति सक्यो अर्को चाहिँ बाँचो बुढेसकालमा गर्छ बुढो तरुनीको दाजु होइन भने कालीलो तामालाई माया घर बारे रहेछ म पार्यो भुलाइमा सोधरामालाई आमा पार्यो भुलाइमा